मेन पॉइंट्स लिखेंगे। रुकू नंबर 4 के, उन्वान है तारीख़ दावत व तकजीब, कौमे नूह अजाब में गिरफ्तार कर ली गई, छह मेन पॉइंट्स हैं। नूह अलैहिस्सलाम पर वही भेजी गई, पांच बातें हैं इसमें। जो ईमान ला चुके बस ला चुके, अब कोई मानने वाला नहीं, इनके कामों पर गम खाना छोड़ दो, हमारी निगरानी में हमारी वही के मुताबिक कश्ती बनाओ, इनके हक में मुझसे सिफारिश ना करना, ये सब डूबने वाले हैं। दूसरा पॉइंट है, नूह अलैहिस्सलाम कश्ती बनाते हैं, दो बातें हैं इसमें। नूह अलैहिस्सलाम कश्ती बना रहे थे और सरदार मजाक उड़ा रहे थे। हज़रत नूह अलैहिस्सलाम ने कहा, अगर मुझ पर हंसते हो तो अनकरीब मालूम हो जाएगा किस पर दर्दनाक अजाब आता है, जिसे रुसवा करेगा वो बला टलेगी नहीं। तीसरा पॉइंट, अल्लाह ताला का हुक्म आ गया, चार पॉइंट्स हैं इसमें। तन्नूर उबल पड़ा, हर किस्म के जानवरों का जोड़ा कश्ती में रख लिया गया, अल्लाह का हुक्म अपने घर वालों को भी सवार करा दो, इन लोगों को भी सवार करा दो जो ईमान लाए। चौथा पॉइंट है, कश्ती चलती है। नूह अलैहिस्सलाम ने कहा, बिस्मिल्लाही मजरेहा व मुरसाहा, सवार हो जाओ इसमें अल्लाह ही के नाम से, इसका चलना और ठहरना है, मेरा रब गफूर रहीम है। कश्ती लोगों को लिए जा रही थी और मौजें पहाड़ की तरह उठ रही थी। नूह अलैहिस्सलाम ने बेटे को पुकारा, सवार हो जाओ काफिरों के साथ न रहो। उसने कहा, मैं अभी एक पहाड़ पर चढ़ जाता हूँ जो मुझे बचा लेगा। नूह अलैहिस्सलाम ने कहा, आज कोई चीज़ अल्लाह के हुक्म से बचाने वाली नहीं सिवाय उसके जिस पर अल्लाह ताला रहम करे। एक मौज दरमियान में हायल हो गई और वो भी डूबने वालों में शामिल हो गया। पांचवा पॉइंट है, कश्ती रुकती है, तीन पॉइंट्स हैं इसके। हुक्म हुआ, ए ज़मीन पानी निगल जा, ए आसमान रुक जा, कश्ती जूदी पर टिक गई। ये कह दिया गया कि दूर हुई जालिम कौम। छठा पॉइंट है, हज़रत नूह अलैहिस्सलाम की फरियाद, तीन पॉइंट्स हैं इसमें। ए रब, मेरा बेटा मेरे घर वालों में से है, तेरा वादा सच्चा और तू सब हाकिमों से बड़ा हाकिम है। जवाब मिला, ए नूह, वो तेरे घर वालों में से नहीं, वो तो एक बिगड़ा हुआ काम है। मुझसे ऐसी बात की दरख्वास्त न करो जिसे आप नहीं जानते। मैं आपको नसीहत करता हूँ कि अपने आप को जाहिलों की तरह न बना लो। नूह अलैहिस्सलाम ने जवाब दिया, ए रब, मैं तेरी पनाह मांगता हूँ, کہ وہ چیز مانگوں جس کا مجھے علم نہیں؟ اگر تو نے مجھے معاف نہ کیا اور رحم نہ کیا تو میں برباد ہو جاؤں گا۔ ساتواں پوائنٹ ہے کشتی سے اترتے ہیں، تین پوائنٹس ہیں اس کے بھی۔ اے نوح اتر جا، ہماری طرف سے سلامتی اور برکتیں ہیں آپ پر اور ساتھیوں پر۔ کچھ مدت سامان زندگی دیں گے، پھر دردناک عذاب میں مبتلا کر دیے جائیں گے۔ پسندیدہ رویے، اللہ کے حکم سے کام کرنا چاہے اس کی حکمت نہ بھی سمجھ آئے۔ اللہ کا حکم مانتے ہوئے دوسروں کے مذاق سے بے نیاز ہو جانا۔ اللہ کے وعدوں کا یقین رکھنا۔ اللہ کے بھروسے پر کمزور سہاروں پر بھی یقین رکھنا۔ اپنی اولاد کی فکر کرنا۔ اللہ کا حکم آنے پر اولاد کی محبت پر اللہ کے حکم کو فوقیت دینا۔ وہ بات نہ کرنا جس کا علم نہ ہو۔ اللہ کی ناراضگی سے بچنے کی ہر ممکن کوشش کرنا۔ ناپسندیدہ رویے، مذاق اڑانا۔ ظاہری سہاروں پر بھروسہ کرنا۔ جہالت برتنا۔ عمل کی یہی باتیں ہیں کہ اچھی باتوں کو اپنانا ہے، بری باتوں سے رکنا ہے، اور ہمت اور صبر کے ساتھ لوگوں کو دعوت دینا ہے۔ اگر نتائج اچھے نہ بھی نکلیں تو اللہ تعالیٰ سے اجر کی امید رکھنی ہے۔ اللہ تعالیٰ ہم سب کو اس کی توفیق عطا فرمائے۔ سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔ بسم اللہ الرحمن الرحیم وأوحي إلى نوح أنه لن يؤمن من قومك إلا من قد آمن فلا تبتئس بما كانوا يفعلون واصنع الفلك بأعيننا ووحينا ولا تخاطبني في الذين ظلموا إنهم مغرقون ويصنع الفلك وكلما مر عليه ملأ من قومه سخروا منه قال إن تسخروا منا فإنا نسخر منكم كما تسخرون فسوف تعلمون من يأتيه عذاب يخزيه ويحل عليه عذاب مقيم حتى إذا جاء أمرنا وفارت النور قل نحمل فيها